खैर, फलम अताह, फिर जब वो उसके पास आ पहुंचा, नू दिया, पुकारा गया, मझूल है ये, नादा, बहुत दफा आप पढ़ चुके सूरत मरियम के शुरू में है, नादा रब्बहु निदा अन खफिया, तो नादा का ये मझूल है, नू दिया, पुकारा गया। मझूल की क्या खसूसियत होती है? उसमें कौन मालूम नहीं होता, पुकारने वाले का नहीं पता। एक आवाज आ रही है लेकिन ये नहीं पता कहाँ से आ रही। पुकारा गया, या मूसा, ए मूसा, इन्नी अना रब्बुक, बेशक मैं तेरा रब हूं, फखला ना अलैक, अपने जूते उतार दो। क्यों? एहतराम में, तवाजो में। इन्नक बिलवादिल मुकद्दसी तुआ, बेशक आप एक मुकद्दस वादी में हैं जिसका नाम तुआ है। और इसकी एक और वजह यह भी है कि जूते उतार कर जो बात समझ में आती है वो जूते पहन कर नहीं आती, कि डायरेक्ट अर्थ से लिंक हो जाता है इंसान का, जज्ब की कैफियत बढ़ती। अल्लाह ताला ने कुछ खास मैसेज देना था, तो कई हिकमतें हैं जूते उतरवाने की। आपको मालूम है जापान में बच्चों को स्कूल के अंदर नंगे पांव रखा जाता है, क्लासरूम्स में जूते नहीं होते, क्योंकि जूतों में सर्कुलेशन भी रुक जाती है, पांव को हवा नहीं लगती। फिर इसी तरह यह है कि जहन इतना रिलैक्स नहीं होता जितना इंसान नंगे पैर से होता है। फखला नालैक, अपने जूते उतार दो। नालई का क्यों कहा गया? नालैन का था असल में, दोनों जूते। ये नहीं कहा फखला ना अलक, कहा नालई का, दोनों उतार दो। इन्नक बिलवादिल मुकद्दसे तुआ वो अनख्तरतुक, और मैंने तुझको चुन लिया। अच्छा, यहां एक बात याद रहे कि ये हुक्म एक खास मौके पर दिया गया। इससे क्या पता चलता है कि इबादत में जूता नहीं होना चाहिए, या कुरान पढ़ते वक्त अदब का तकाजा यह है कि जूता उतार दिया जाए, क्योंकि जूता हर अच्छी बुरी जगह पर जाता है ना, पाक नापाक भी होता है। लेकिन बवक्ते जरूरत दीन में रुख्सत भी है कि जूता पहन कर भी आप इबादत कर सकते हैं, जहां मौका ना हो, जूता चोरी होने का डर हो, या जमीन बहुत गर्म हो या बहुत ठंडी हो, या पांव जख्मी होने का डर हो, कंकरियों पर बैठे हो आप, तो उस सूरत में जूता पहन भी सकते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने यह भी फरमाया, खालफुल यहूदा, यहूद की मुखालफत करो, فَإِنَّهُمْ لَا يُصَلُّونَ فِي نِعَالِهِمْ وَلَا خِفَافِهِمْ, क्योंकि वो अपने जूतों और मोजों में नमाज नहीं पढ़ते। यानी तुम पढ़ लिया करो मोजों में भी और बवक्ते जरूरत जूतों में भी। हजरत अमर बिन आस की रिवायत है कि उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम को दोनों तरह नमाज पढ़ते देखा है। अबू सईद खुदरी की रिवायत है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब तुम में से कोई मस्जिद आए तो जूते को पलट कर देख ले, अगर कोई गंदगी लगी हो तो जमीन से रगड़ कर साफ कर ले और इन्हीं जूतों को पहने हुए नमाज पढ़ ले। क्यों? इसलिए कि उस दौर में अभी मस्जिद के अंदर ना कारपेट से और ना ही कोई दरियां थी, ना सफे थी, ना कोई कपड़ा था, तो कंकरियां बिछी हुई थी, तो धूप में कंकरियां बहुत सख्त गर्म हो जाती थी, तो इसलिए इजाजत थी कि वो जूता पहनकर नमाज पढ़ लें मस्जिद के अंदर भी। तो अगर आज भी कोई ऐसी मस्जिद हो कि जहां कोई खास मुसल्ला या पांव को गर्मी की शिद्दत से बचाने की जगह ना हो, तो साफ जूता पहनकर नमाज पढ़ी जा सकती है। हजरत अबू हुरैरा की रिवायत में आता है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब तुम में से किसी ने अपने जूते से गंदगी को पामाल किया हो तो मट्टी उसको पाक कर देने के लिए काफी। यानी अगर किसी ऐसी जगह से गुजर गया जहां कोई नजासत वाली चीज थी, फिर उसके बाद साफ मट्टी से इंसान गुजरता गया तो मट्टी ने रगड़ रगड़ के क्या किया, जूते को पाक कर दिया। मट्टी भी पाक करने वाली है ना, जैसे तयम्मुम करते हैं। یعنی ایک جگہ گندگی لگی ہو تو دوسری جگہ جاتے جاتے خود ہی زمین اس کو پاک کر دے گی. اچھا اسی طرح آپ دیکھیں کہ آج کل جیسے بچے جاگرز وغیرہ پہن لیتے ہیں, تو اگر وضو کر کے وہ پہن لیں اور وہ صاف ہوں, کہیں کسی پلے گراؤنڈ میں نماز پڑھنا چاہیں اور صرف اس وجہ سے نہ پڑھ سکیں کہ جوتے کون اتارے اور پھر کون پہنے, تو پھر قضا کر لیں, تو ایسی صورت میں ان کو آپ بتا سکتے ہیں کہ وہ صاف جوتوں سمیت بھی پڑھ لیں. اور نماز کے لیے مصلی بچھانا بھی بہت ضروری نہیں ہوتا, اگر فرش یا زمین یا لان پاک ہے, بظاہر کوئی نجاست نظر نہیں آتی, تو اس پر بھی نماز ہو جاتی. وَأَنَا اخْتَرْتُكَ, اور میں نے تجھ کو چن لیا, فَاسْتَمِعْ, اس غور سے سن, لِمَا يُوحَى, جو وحی کیا جا رہا ہے. وہ کہتے ہیں نا, لینے گئے تھے آج مل گئی پیغمبری, اتفاق تھا نا. اللہ تعالیٰ جب بندے کو چنتا ہے تو کسی بھی راستے میں اس کو جاتے ہوئے پکڑ کے کسی اور کام لگا سکتا ہے. وہ جا رہا ہے کچھ کرنے اور اس نے اس کو اپنا بنا لیا, فاخترتک فاستمع لما یوحى, اور جب اللہ اپنا بنا لے تو پھر اللہ کی بات کو غور سے سنا جائے. اننی انا اللہ, بے شک میں ہی ہوں اللہ, لا الہ الا انا, میرے سوا کوئی الہ نہیں, فاعبدنی, پس میری عبادت کرو, واقم الصلاۃ لذکری, اور قائم کرو نماز میری یاد کے لیے, مجھے یاد کرنے کے لیے نماز پڑھا کرو, نماز قائم کرو. منافقین کی ایک صفت آتی ہے نا, کیا, ولا یذکرون اللہ الا قلیلا, وہ اللہ کو بہت تھوڑا یاد کرتے ہیں. تو اللہ کو یاد کرنے کا سب سے بہترین طریقہ کیا ہے, نماز. اس لیے کہ باقی کوئی بھی ذکر آپ کریں تو بیچ میں انٹرپشن ہوگی, آپ بول پڑیں گے, آپ بھول جائیں گے, لیکن نماز میں آپ کسی سے بات نہیں کرتے, کچھ کھا نہیں رہے ہوتے, سو نہیں رہے ہوتے, کسی اور طرف دیکھ نہیں رہے ہوتے, آپ کی نگاہیں بھی عبادت میں ہیں, آپ کے کان بھی, آپ کا دل بھی, آپ کا جسم بھی, آپ کی زبان بھی, آپ پورے کے پورے اللہ کے حوالے اپنے آپ کو کیے ہوئے ہیں. یہ کیفیت نماز کے علاوہ کہیں اور نہیں ہو سکتی. مثلاً اس وقت آپ کے ہاتھوں میں قرآن ہے, آپ ایک ایسی مجلس میں بیٹھے ہوئے ہیں اور سب اللہ ہی کو یاد کر رہے ہیں, اس کے باوجود آپ دیکھ رہے ہوں گے, کبھی آپ ادھر ادھر دیکھ لیتے ہیں, کبھی آپ لکھ رہے ہیں, کبھی آپ کھا رہے ہیں, کبھی کچھ کر رہے ہیں, تو چاہے اللہ کی یاد ہو رہی ہے لیکن وہ نہیں جو ابھی نماز کے لیے کھڑے ہوں گے تو ہوگی. تو واقعی اللہ کو یاد کرنے کے لیے ثبوت دو, کس کا, نماز کا. وَأَقِمِ الصَّلَاةَ لِذِكْرِي, میری یاد کے لیے نماز قائم کرو. آپ دیکھیں نا کہ بعض جگہوں پر اذان نہیں بھی ہوتی, تو جن کے دلوں میں رب ہوتا ہے نا وہ خود دھیان رکھتے ہیں, اچھا کون سا وقت ہے, غافل نہیں ہو سکتے. نماز انسان کو غافل ہونے سے بچاتی. مثلاً آپ سوئے ہوئے ہیں, آپ اٹھتے ہیں, آپ کے پاس کوئی الارم نہیں, کوئی گھڑی نہیں, کچھ نہیں, آپ کو کچھ وقت کا پتہ نہیں, تو آپ کیا کرتے ہیں؟ اگر آپ کے دل میں نماز کی فکر ہو تو آپ اٹھ کے کرٹن ہٹا کے دیکھتے ہیں کیا وقت ہوگا, دھوپ کہاں گئی, مزید نہیں سو سکتے. یہ سب کیا بتاتا ہے کہ آپ اللہ کو یاد کرنے والے, اور جن کو نماز نہ پڑھنی ہو ان کو کوئی پرواہ نہیں ہوتی, فکر ہی نہیں ہوتی. تو اللہ کو یاد کرنے والوں کی, یاد رکھنے والوں کی نشانی کیا ہے کہ وہ اپنی نمازوں کی حفاظت کرتے ہیں, ان کے اوقات کی حفاظت کرتے ہیں. وَأَقِمِ الصَّلَاةَ لِذِكْرِي إِنَّ السَّاعَةَ آتِيَةٌ, بے شک قیامت آنے والی. یہ نماز کے ساتھ قیامت کی کیا بات ہے, نماز اور قیامت کا کیا تعلق ہے؟ ایک تو ایک پہلا سوال ہوگا, قیامت کے دن سب سے پہلا سوال, اور دوسری بات یہ کہ قیامت اللہ کی ملاقات کا دن ہے اور نماز دن میں 5 دفعہ ہمیں پریکٹس کرواتی ہے اللہ کے سامنے کھڑے ہونے کی. ابھی تو ہم خود کھڑے ہوتے ہیں نا, اور اس دن یا اتینا فردا, جب جا کے کھڑے ہوں گے تو نگاہیں ادھر ادھر نہ جا سکیں گی, انسان کسی اور سے بات نہ کر سکے گا, انسان کا جسم اور سب کچھ اس کے آگے جھکا ہوا ہوگا، اپنی نماز میں اور اللہ کے آگے قیامت کے دن قیام کرنے میں بہت مماثلت ہے، دونوں میں بہت ریزمبلنس ہے، کیونکہ نماز میری یاد کے لیے قائم کرو، اور قیامت کے دن بھی جب اللہ تعالیٰ سامنے ہوں گے تو انسان ادھر ادھر نہیں دیکھے گا. اچھا آپ دیکھیے کہ کیا ہماری نمازوں میں یہ کیفیت ہوتی ہے کہ جب ہم اللہ سے بات کر رہے ہوتے ہیں، یہ ایک طرح سے امیجن کر رہے ہوتے ہیں نا کہ ہم اللہ کے سامنے کھڑے ہیں، یا نماز میں کسی اور کے سامنے کھڑے ہوتے ہیں؟ آپ نماز میں کھڑے ہوتے ہیں، کیوں کھڑے ہوتے ہیں، کس کے سامنے کھڑے ہوتے ہیں؟ لیکن ہماری نمازوں سے تو نہیں لگتا ہم اللہ کے سامنے کھڑے ہیں، اس قدر غفلت سے پڑھ رہے ہوتے ہیں بعض اوقات. اچھا بعض لوگ تو اپنے سامنے کے لوگوں کو بھی دیکھ رہے ہوتے ہیں، کس قدر حیرت کی بات ہے کہ نہیں پتا چلتا وہ اللہ کے سامنے کھڑے ہیں یا پریٹینڈ کر رہے ہیں. تو اقم الصلاۃ لذکری، میری یاد کے لیے نماز قائم کرو. ان الساعۃ آتیۃن، اور نماز یاد کراتی ہے کہ قیامت آنے والی اور وہاں بھی ایسے ہی جا کے کھڑے ہونا ہوگا. یوم یقوم الناس لرب العالمین، اکاد اخفیہا، میں اس کو مخفی رکھنا چاہتا ہوں، میں اس کو چھپا کے رکھنا چاہتا ہوں، کوئی تاریخ کسی کو نہیں بتائی قیامت کی. کیوں؟ لتجزا کل نفس بما تسعی، تاکہ ہر شخص اپنی کوشش کے مطابق بدلہ پائے، یعنی جو جس نے کیا اس کے مطابق انعام پائے. فلا یصدنک عنہا، پس نہ روکے تجھ کو اس سے، کس سے؟ نماز سے، اللہ کے آگے کھڑے ہونے کے احساس سے. من لا یؤمن بہا، جو اس پر ایمان نہیں رکھتا، کس پر؟ قیامت کے آنے پر. واتبع ہواہ، اور وہ اپنی خواہشات کی پیروی کرتا ہے. فتردا، ورنہ تو ہلاک ہو جائے گا. پس کوئی ایسا شخص جو اس پر یعنی قیامت پر ایمان نہیں لاتا اور اپنی خواہش نفس کا بندہ بن گیا ہے، تجھ کو اس گھڑی کی فکر سے روک نہ دے ورنہ تو ہلاکت میں پڑ جائے گا. کتنا خوبصورت انداز ہے سکھانے کا، کیا کہ تم کسی کی بات میں نہ آنا، کسی کے بہکاوے میں مت آنا. اچھا آپ دیکھیں کہ عام طور پر کیا ہوتا ہے، بعض لوگ واقعی نماز سے روکتے ہیں، اور نماز سے رکتا اور روکتا کون ہے، اس کی کیا خصوصیت ہے؟ پیچھے پڑ چکے نا، فَخَلَفُوا مِن بَعْدِهِمْ خَلْفٌ أَضَاعُوا الصَّلَاةَ وَاتَّبَعُوا الشَّهَوَاتِ. اور یہاں بھی کیا کہا گیا، وَاتَّبَعَ هَوَاهُ، خواہشات کیا ہوتی بتائیے؟ لگتا ہے کوئی خاص سکینت آئی ہوئی ہے کہ اکثر لوگوں کو نیند آ رہی ہے، اٹھ جائیے پہلے ایک دفعہ. جی خواہشات کیا ہوتی ہیں؟ ان میں سونا، سونا بھی ایک خواہش ہے. نماز میں آپ سو نہیں سکتے، کبھی کبھی سو جاتے ہیں جب نیند کا وقت ہو تو کیا کہا جاتا ہے، نماز نہیں پڑھنی چاہیے. کہتا ہے لا تقربوا الصلاۃ وانتم سکارا، جب نشے کی حالت ہو تو نماز کے قریب نہ جاؤ. نفس کی پیروی میں کیا کچھ آتا ہے، خواہشات کن کن چیزوں کا نام ہے، کھانا، پینا، بولنا، ہنسنا، رونا. تو نماز میں یہ سارے امور کیا ہیں، منع ہے. تو اس لیے کیا کہا گیا، فلا یصدنک عنہا من لا یؤمن بہا، جو اس پہ ایمان نہیں رکھتا یعنی قیامت کو نہیں مانتا، جس کو آخرت کی کوئی فکر نہیں، وہ لوگ تم کو نماز سے روکنے نہ پائیں، تمہاری بھی چھڑا نہ دیں. ان کا کام کیا ہے، وتبع ہواہ، وہ تو اپنی خواہشات کی پیروی کر رہے ہیں. اگر تم نے ان کی بات مان لی تو کیا ہوگا، فتردا. کس کو خطاب ہے یہاں، سخت بات نہیں ہے نا، سخت انداز ہے نا. تو اگر آپ کو یہ کہا جا رہا ہے تو ہم کو کیا کہا جا رہا ہے، کہ ہم جب بھی چاہے نماز چھوڑ دیا کریں اور قیامت کی فکر چھوڑ دیں. یعنی یہ جو پچھلی آیت ہے نا، اس میں آپ دیکھیے کہ اقم الصلاۃ لذکری اور ان الساعۃ آتیۃ اکاد اخفیہا، तो यहाँ बेसिकली यसुद्दन कान्हा क्या है, कयामत की तरफ इशारा है, कयामत की फिक्र से तुझको न रोक दे। और कयामत से फौरन पहले जो नमाज का जिक्र है, तो नमाज दरअसल हमको कयामत की याद दिलाती कि जिस तरह कयामत के दिन तुम अल्लाह के हुजूर हाजिर होगे, ऐसे ही दिन में 5 दफा हाजिर हो जाओ। तो इसलिए दोनों चीजों को जहन में रख के मफहूम किया गया है। वमा तिलका बियमीनिका या मूसा, तेरे दाएं हाथ में क्या है ए मूसा, मूसा तेरे दाएं हाथ में क्या है, क्या अल्लाह ताला को नहीं पता था क्या है? फिर क्यों पूछा, ये सवाल क्यों किया गया? उनका खौफ कम हो, उनकी तवज्जो मरकूज करने के लिए, रिलैक्स करने के लिए, मेरे ख्याल में उनका शऊर बेदार करने के लिए, जैसे मैं अभी आपसे सवाल कर रही हूँ ना, कॉन्शियस करने के लिए। क्या है? देखिए ना, आप जरा सोचिए, कोई आपसे पूछे ये आपके हाथ में क्या है, तो वो आपको रिलैक्स करने के लिए पूछता? नहीं, अलर्ट करने के लिए। किसी के सवाल से हमेशा क्या होता है, इंसान का कॉन्शियस जाग उठता है। क्या क्या पूछा आपने? हाँ हाँ, मेरे हाथ में कलम है। ये तालीम का बेहतरीन अंदाज है। अल्लाह ताला अब नबुवत दे रहे हैं ना मूसा अलैहिस्सलाम को, कुछ अहम चीजें देने वाले हैं। तो किसी को अहम चीज देना हो तो क्या करता है इंसान, उसको पहले कहता है कि समझ में आ गया मैं क्या कह रहा हूँ, फिर देता है, जगा कर देता है। वमा तिलका बियमीनिका या मूसा, अच्छा काला ही असाया। मूसा अलैहिस्सलाम भी आप देखिए तो जवाब कैसे देते, कहते ये मेरी लाठी है, और इतना ही नहीं कहते, आगे से और किस्सा सुनाना शुरू कर देते, बात लंबी कर देते। ये डरने वाले की बात है, कोई डर शर नहीं था। अतवक्कौ अलैहा वअहुश्शु बिहा अला गनमी वलिया फीहा मारिब उखरा। इतना लंबा जवाब, लंबा जवाब क्यों था? क्या इतना काफी नहीं था? हिया असाया, अगर आप सब कोई पूछे आपके हाथ में क्या है, तो आप क्या कहेंगे? कलम है। ये थोड़ी कहेंगे मैं इससे लिखता हूँ, मैं इससे ये करता हूँ, ये करता, ये इतनी लंबी बात आप किससे करेंगे, जिससे बात करने को दिल चाहता और बात बढ़ाने को दिल चाहता हो। हिया असाया अतवक्कौ अलैहा, अतवक्कौ तकिया लेता हूँ, यानी उस पर सहारा लेता हूँ। वअहुश्शुहा अला गनमी, इसके जरिए अपने बकरियों के लिए पत्ते झाड़ता हूँ। हश हश पत्ते झाड़ना। वलिय फीहा मआरिब, और मेरे लिए इसमें फायदे हैं, उखरा कुछ दूसरे, मआरिब हाजत को भी और जरूरतें भी पूरी कर लेता हूँ। قال ألقها يا موسى, कहा इसको फेंक दो। ये ऐसे जैसे आपको कोई कहे अपना कलम फेंक दो, तो आप और कॉन्शियस है, क्या कलम फेंक दो, इतने फायदे बताए और कहा फेंक दो इसको। इतनी लंबी तशरीह की, इतने काम की चीज। वली फीहा मारिब उखरा, बहुत से फायदे हैं इसमें मेरे, ठीक है फायदे हैं, इसे फेंक दो। काला अल्किहा या मूसा, इम्तिहान नहीं है, इम्तिहान है ना कि एक शख्स कहे ये मेरे बड़े काम की चीज है, अल्लाह ताला कहे छोड़ दो, हम क्या करेंगे? हम कहेंगे क्यों, किस लिए, क्या? कई सवाल कर लेंगे उस वक्त। उन्होंने कोई सवाल नहीं किया, और बगैर सवाल किए कौन हुक्म मानता है जिसे अल्लाह से मोहब्बत हो? ये दो रवैये होते हैं। एक रवैया क्या होता है, कोई काम कहे तो आगे से हुज्जतें की जाएं, और दूसरा क्या, समय ना अटाना, आपने कहा हमने कर लिया, तो अल्फा फेंक दिया उसको। अभी फायदे बताए जा रहे थे और कहा मैं इससे सहारा लेता हूं, अभी फेंक दिया उसको। जब अल्लाह का हुक्म आ जाए तो बड़ी से बड़ी फायदे की चीज, बड़े से बड़े काम की चीज, अजीज तरीन चीज, हुक्म आए तो फेंक दो, बस फेंक दी गई। वो एक कहानी है, पता नहीं किस बादशाह की, किसी मुगलिया बादशाह की कहानी है, कि उसके हाथ में कबूतर की जोड़ी थी शायद, और एक उड़ गया तो उसने कहा कैसे उड़ाया, उसने कहा ऐसे उड़ाया, दूसरा भी उड़ा दिया। अमल करके दिखाया ना, ایسے اڑایا، حالانکہ اس عمل کرنے میں کیا تھا، کبوتر کا نقصان تھا. تو یہ عمل وہی کر سکتا ہے جس کو محبت ہو. قربانی صرف وہ کر سکتا ہے جس کے دل میں اللہ کی محبت ہو. ایک ہوتا ہے عقل کے ساتھ اور فائدے اور نقصان کو دیکھ کر دین کی طرف بڑھنا، اور ایک ہے حضرت ابراہیم علیہ السلام کی طرح بڑھنا، کود پڑنا. کود پڑا آتش نمرود میں عشق، ہمارا کام ہے کود پڑنا، بچائے گا وہ خود ہی. فالقاها، سو پھینک دیا اس کو. فاذا ہی حیت تسعى، تو یکا یک وہ ایک سانپ تھی جو دوڑ رہا تھا، اور ڈر گئے. بعض وقت ایسے ہی ہوتا ہے نا، ہم اللہ کا حکم سمجھ کر ایک چیز چھوڑ دیتے ہیں، جب چھوڑتے ہیں تو ایک اور مصیبت سامنے آ جاتی ہے، پھر ہم کیا کرتے ہیں، ہم پچھتانے لگتے ہیں، پھر ہم کہتے ہیں چلو واپس پلٹتے ہیں، کیا فائدہ ہوا چھوڑ کے، یہ تو اور پھنس گئی میں. اب یہ دیکھیے امتحان پہ امتحان ہے، لیکن وہ بالکل ریلیکس. یہ ریلیکسیشن کس کو نصیب ہوتی، جس کو اللہ کی ذات پہ پورا بھروسہ ہو، اطمینان، اعتماد. وہ ضائع نہیں کرے گا مجھ کو، اس کی خاطر کچھ چھوڑنا کبھی نقصان کا سبب نہیں، فائدہ ہی فائدہ ہے، اگرچہ بظاہر نقصان نظر آ رہا ہو، کوئی نقصان نہیں. اس کے ساتھ سودا کر کے بھی کبھی نقصان ہو سکتا ہے، ہرگز نہیں. لیکن یہ بات ہر ایک کو نہیں سمجھ میں آتی. عام طور پر ہم کیا سمجھتے ہیں کہ جو ظاہر میں ہے، سامنے ہے، بس یہی فائدے کی چیز ہے. قال خذها، کہا پکڑ لو اس کو. ایک اور امتحان، سانپ کو پکڑ لو. اب یہ دیکھیں نا، یہ موڑ اور خم دیکھیے، فائدے کی چیز ہے پھینک دو، پھینکی تو سانپ بن گئی، کہا اب پکڑ لو. اب ان کو تو نہیں پتا تھا یہ کیا ہو رہا ہے، ان کو پہلے کچھ تفسیر کی تھی کہ اب میں یہ تمہیں کہوں گا، پھر یہ ہوگا، پھر وہ ہوگا، ان کے لیے تو سب کچھ نیا تھا. لیکن وہ سب کچھ وہ کرتے چلے جا رہے ہیں جو اللہ تعالیٰ کہتے چلے جا رہے ہیں. کیوں؟ اس لیے کہ ان کو پورا اعتماد ہے، میرا رب مجھے رسوا نہ کرے گا، میرا رب مجھ کو کوئی نقصان نہ دے گا، الٹیمیٹلی اس میں فائدہ ہی فائدہ ہے. یہ اللہ کا ایک امتحان ہی سمجھے. قال خذها ولا تخف، اب تسلی بھی آ جاتی. سنعیدها سیرتها الاولی، ہم اس کو اس کی پہلی حالت پہ لے آئیں گے. سیرت کہتے ہیں حالت کو، عموماً ہم کہتے ہیں نا فلاں کے حالات زندگی، لیکن نبی صلی اللہ علیہ وسلم کے لیے ہم کیا کہتے ہیں، سیرت، یعنی آپ کے حالات. سیرت کا لفظ نکلا کس سے ہے، سیر سے. سیر کس کو کہتے ہیں، چلنے کو، سارا یسیر و سیر. تو زندگی بھی ایک سفر ہوتی ہے، سیر ہوتی ہے، اس کی سیرت بن جاتی ہے زندگی کا سفر. سنعیدها سیرتها الاولی وادمم یدک الی جناحک، اور ملا لو اپنا ہاتھ اپنے بازو کے ساتھ، ونگ، پہلو کے ساتھ. اپنا ہاتھ اپنے بازو کے ساتھ ملا لو. تخرج بیضاء من غیر سوء، نکلے گا سفید روشن بغیر کسی تکلیف کے. جناح جو ہوتا ہے نا، ونگ کے لیے استعمال ہوتا ہے، پرندے کے پر کے لیے، کسی چیز کی جانب، اور پہلو تو ہاتھ کے لیے بھی، یعنی کسی بیماری کی وجہ سے نہیں. جب تم ہاتھ نکالو گے، یعنی پہلے کیا کرو، ساتھ ملا لو، جب نکالو گے تو ہاتھ چمکتا ہوا نظر آئے گا. آیتن اخرى، ایک دوسری نشانی. یہ سب کیا ہے، لنریک من آیاتنا الکبرى، کہ ہم تجھے اپنی بڑی نشانیاں دکھانے والے ہیں. اذهب، اور لا تخف کیا ہے، مجرد ہے کہ مزید ہے، دونوں ہی مجرد سے ہیں، یعنی ایک اذهب ہے اور دوسرا لا تخف قریب قریب لکھے ہوئے نا، ایک نہیں ہے ایک امر ہے. تو اذهب کیا ہے، مجرد کی امر ہے، اور لا تخف بھی. ٹھیک، اذهب الى فرعون انه طغى. فرعون کی طرف جاؤ, وہ سرکش ہو گیا. فرعون مصری بادشاہوں کا لقب تھا, اس کا لفظی معنی تھا سورج دیوتا کی اولاد. اس نے کیا کیا تھا؟ ان کے خیال میں جو بادشاہ وقت ہوتا تھا وہ اس دیوتا کا اوتار ہوتا تھا زمین پر, دیوتا کا اوتار. تو اس نے اپنے سٹیچوز جو تھے وہ پورے ملک میں نصب کروا رکھے تھے, اور لوگوں کو کہتا تھا انا ربکم الاعلی اذهب الى فرعون انه طغی.